बिस्मिल्लाह रहमान रहीम। चले आओ सीधे मदीना मदीना। अल्लाह ताला कबूल फरमाए, आज की मजलिस शायद मुख्तसर होगी। कुर्बानी शरीफ का ज़माना करीब है, अल्लाह करे वबा की आड़ में इस अजीम अमल में कोई रुकावट ना आए। एक बात याद दिलाने की सख्त ज़रूरत है, ख़ुद को भी और दूसरे मुसलमानों को भी, कि हमारे दिलों में कुर्बानी की रूहानी शान कम ना हो, बल्कि हर आए दिन हर अगले साल हम कुर्बानी में तरक्की की कोशिश करें और इस मुबारक अमल को रस्म या बोझ ना समझें। बहुत से फितने सरगर्म हैं, कोई कुर्बानी से बाकायदा रोकता है, कहते हैं कि यही पैसे किसी गरीब की मदद में खर्च कर दें। ये लोग बहुत जालिम हैं, ये अक्ल के दुश्मन और दिल के अंधे हैं। इनको अल्लाह ताला की मोहब्बत से कोई गर्ज नहीं, कोई ताल्लुक नहीं। ईद उल अज़हा के दिन मोहब्बत का बाजार सजता है। अल्लाह ताला की मोहब्बत पाने के लिए आशिकों ने क्या क्या नहीं किया, मगर उनकी रहमत देखिए कि ईद के दिन जानवर कुर्बान करने से इस मोहब्बत के लबालब भरे जाम मिलते हैं। ईद के दिन अल्लाह ताला के नज़दीक कुर्बानी से ज़्यादा महबूब अमल कोई नहीं, कोई नहीं। जिनके दिल जिंदा हैं वो इस राज को समझ गए। वो सारा साल एक चरवाहे की तरह जानवर को पालते हैं, उस जानवर को अपने बच्चों की तरह खिलाते पिलाते हैं और घड़ियाँ गिन गिन कर ईद के दिन का इंतज़ार करते हैं कि कब खून का कतरा ज़मीन पर गिरेगा और हमें अपने मौला और मालिक की मोहब्बत मिलेगी। बड़े बड़े फ्रिज और फ्रीज़र आ गए, इन्होंने भी इश्क के बाज़ार को ठंडा करने की कोशिश की। अब बहुत सी तवज्जो गोश्त की तरफ होती है। हिस्सेदारों में से बाज़ अगर गोश्त की नियत करें तो किसी की कुर्बानी भी कबूल नहीं होती। गोश्त तो अल्लाह ताला पूरा साल खिलाते हैं, मोहब्बत पाने की मस्ती में किसको गोश्त याद रहता है। मगर शैतान आराम से बैठने वाला नहीं, वो इस महबूब अमल पर डाका डालता है। मुसलमानों, इखलास इखलास और इखलास। या अल्लाह, सिर्फ़ आपके लिए, आपकी रज़ा के लिए, आपकी खुशी के लिए। ज़बान पर तकबीर, हाथ में छुरी और आँखों में आंसू। हज़रत हाबील शहीद जैसा तकवा और जज्बा, हज़रत इब्राहिम खलीलुल्लाह अलैहिस्सलातु वस्सलाम वाली फ़िक्र और नियत। वहाँ तो बेटा ज़बह हो रहा था और हज़रत आका मोहम्मद मदनी सल्लल्लाहु अलैहि वसल्लम वाला वालिहाना अंदाज। कभी हज़रत आका मदनी सल्लल्लाहु अलैहि वसल्लम की कुर्बानी के वाक़यात तो पढ़ें, किस तरह से कुर्बानी फरमाते, अपनी तरफ से, अपने अहलो आयाल की तरफ से और अपनी उम्मत के गरीब मुसलमानों की तरफ से। इशारा दिया कि मेरा कोई उम्मती इस मुबारक अमल से महरूम ना रह जाए। इश्को मोहब्बत के इस बाज़ार में कोई उम्मती खाली हाथ ना रहे। उम्मत मुस्लिमा के गरीबों को मुबारक, सद मुबारक के उनकी कुर्बानी हज़रत आका मदनी सल्लल्लाहु अलैहि वसल्लम ने पहले ही अदा फरमा दी है और वो यकीनन कबूल भी हो चुकी है। मोबाइल और सोशल मीडिया का फितना जूजू बढ़ता जा रहा है, मुसलमानों के रूहानी जज्बात कमज़ोर होते जा रहे हैं। अब बहुत से लोग कुर्बानी करते नहीं, सिर्फ भुगताते हैं, बस गले से ज़िम्मेदारी उतर जाए। अरे बाबा, माल भी अल्लाह ने दिया है, जानवर भी अल्लाह ताला ने पैदा फरमाए, हमने कौन सा अपने या अपनी औलाद के गले पर छुरी चलानी है। इतनी आसानी फरमा दी अल्लाह ताला ने, फिर भी अगर हम मोहब्बत के इस बाज़ार से मोहब्बत के लाजवाल जाम ना भर सके तो किस कदर महरूमी की बात है। मेहरबानी करें, एक बार कुर्बानी के फ़जाइल वाली अहादीस दोबारा पढ़ लें। ईमान को हमेशा तजदीद और ताज़गी की ज़रूरत होती है। अल्लाह ताला की रहमत और मोहब्बत पाने का बहुत बड़ा मौका आने वाला है। मालूम नहीं ये हमारी ज़िंदगी का आखिरी मौका है या मजीद मौके भी मिलेंगे। हमें चाहिए कि इस बार कुर्बानी मुकम्मल ईमानी रूहानी जज्बे से करें, इसमें एक एक सुन्नत और मोहब्बत की एक एक अदा को ताज़ा करें। कुछ नोट तोड़ने पड़े तो तोड़ दें, कुछ बेचना पड़े तो बेच दें। मुकम्मल मोहब्बत और दिलचस्पी से जानवर खरीदें, उनकी खिदमत करें, उनका इकराम करें और अभी से ईद का इंतज़ार करना शुरू कर दें। एक एक दिन गिनकर, एक एक रात गिनकर कुर्बानी ज़बह करने की खुद मशक करें ताकि ये सुन्नत अपने हाथों से अदा हो। ये मुमकिन नहीं तो अच्छे दीनदार कसाई अभी से रबते में लें, छुरियाँ अच्छी और तेज़ ख़रीदें ताकि जानवर को तकलीफ़ ना हो। ये सब जानवर जन्नत में जाएंगे, जन्नत की मखलूक को तकलीफ़ देना बहुत बुरी बात है। 1000-2000 बचाने के लिए अनाड़ी कसाईयों को इन बाबरकत मवेशियों पर मुसलत न करें, खुद मुसलमान बने, मर्द बने, ज़बह करने का तरीका सीखें। अफजल अय्याम दुनिया किताब का मुताला करें, उसमें कुर्बानी के बारे में 40 अहादीस मुबारक मौजूद हैं और भी बहुत सी काम की बातें। आह, इस साल हज शरीफ का मामला दिल को ज़ख्मी किए हुए है, कहीं कुर्बानी की नाकदरी भी हमें ना ले डूबे। देखें हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम क्या इरशाद फरमा रहे हैं। फरमाया, आदमी का कोई अमल कुर्बानी के दिन अल्लाह ताला के नज़दीक खून बहाने यानी जानवर ज़बह करने से ज़्यादा महबूब नहीं है। कुर्बानी का जानवर क़्यामत के दिन अपने सींगों, बालों और खुरों के साथ आएगा اور قربانی کے جانور کا خون زمین پر گرنے سے پہلے قربانی کے جانور کا خون زمین پر گرنے سے پہلے اللہ تعالیٰ کے ہاں مقام پا لیتا ہے، اس لیے خوب خوش دلی سے قربانی کیا کرو۔ قرب کے راستے، قرب کی منزلیں، قرب کی چاشنی، قرب کی لذتیں، اگر چاہتے ہو چلو آؤ، چلے آؤ سیدھے مدینہ مدینہ مدینہ مدینہ۔ دو اہم لمحے، دو لمحے بہت اہم ہیں، ایک جب کوئی روح زمین پر ظاہر ہو اور دوسرا جب کوئی روح اللہ تعالیٰ کی رضا کے لیے کسی جسم سے نکلتی ہے۔ پہلا لمحہ بچے کی ولادت کے وقت ہوتا ہے، ایک نئی روح زمین پر ظاہر ہوتی ہے۔ یہ روح اگرچہ ماں کے پیٹ میں ہی بچے میں منتقل ہو جاتی ہے، مگر اس کا ظہور ولادت کے وقت ہوتا ہے۔ یہ بڑا خاص لمحہ ہوتا ہے، اس وقت دعائیں بہت قبول ہوتی ہیں اور اس وقت بڑے بڑے فیصلے زمین پر اترتے ہیں۔ دوسرا وہ لمحہ جب کوئی روح ایمان اور دین کی نسبت سے کسی جسم سے جدا ہوتی ہے، مثلا وہ لمحات جب کوئی مسلمان اللہ تعالیٰ کے راستے میں جہاد کرتے ہوئے شہید ہو رہا ہوتا ہے، یا کوئی ظالم مظلوم مسلمانوں کو قتل کر رہا ہوتا ہے، یا جب قربانی اور صدقے کے جانور اللہ تعالیٰ کی راہ میں ذبح ہو رہے ہوتے ہیں۔ روحوں کی پرواز کا یہ وقت بڑا خاص ہوتا ہے، اس میں دعائیں قبول ہوتی ہیں اور بڑے بڑے فیصلے ہوتے ہیں۔ یہ موضوع کافی تفصیل طلب ہے، آج تفصیل کا ارادہ نہیں، بس اتنا ہی اشارہ کافی ہے۔ عید کا دن آنے والا ہے، ہم میں سے جو ایمان کے ساتھ عید کے دن موجود ہوں گے وہ یہ لمحہ دیکھیں گے، اللہ تعالیٰ کی رضا کے لیے ذبح ہونے کا لمحہ، روح کے جسم سے جدا ہونے کا لمحہ۔ کوشش کریں کہ اس لمحہ آپ روحوں کے مالک اللہ جل شانہ کی طرف متوجہ ہوں، اس وقت موبائل اور تصویر بازی کو بھول جائیں، اپنے قیمتی لمحے کو حاصل کریں۔ آخر ایک لمحہ وہ بھی تو آئے گا جب ہماری روح بھی ہمارے جسم سے جدا ہوگی، اپنے اس لمحے کے لیے اس قربانی والے لمحے کی قدر کر لیں۔ غفلت، فوٹو بازی، ویڈیو سازی اور گوشت کی فکر نہ کریں، سب کو بھول کر اللہ تعالیٰ کی طرف متوجہ ہوں۔ خوب آہوزاری سے دعا کریں، اپنی موت کو یاد کریں۔ خوش نصیب جانور اس لمحے کیا سے کیا بن گئے، کل تک وہ گائے، بیل اور بکرا دمبا تھے، مگر انہوں نے گردن پیش کی، ذبح ہوئے ایک اللہ کے لیے، اللہ تعالیٰ کے نام پر، تو اب ان کا نام قربانی پڑ گیا، اللہ تعالیٰ کے قرب کا ذریعہ اور وسیلہ۔ دیکھیں ایک جانور کہاں سے کہاں پہنچ گیا، اب اس کی قدر و قیمت بڑھانے کے لیے اللہ تعالیٰ کا ایک پورا نظام سرگرم ہو گیا۔ اس جانور کے جسم پر لاکھوں کروڑوں بال ہوتے ہیں، یہ سب ریکارڈ میں آ گئے۔ قربانی کرنے والے کو ان کے برابر نیکیاں عطا ہوئیں اور حکم فرما دیا گیا کہ ان بالوں سمیت یہ جانور قیامت کے دن زندہ ہوگا اور قربانی کرنے والے کے کام آئے گا، حتیٰ کہ اس کے وہ اعضاء جو کسی کام نہ آئے، کھر، سینگ وغیرہ، وہ بھی کسی مخفی نظام میں محفوظ رہیں گے اور اس جانور کو واپس لوٹائے جائیں گے۔ اندازہ لگائیں کیسا عظیم اور محبت اور کیسا عظیم محبت اور اکرام والا لمحہ ہوتا ہے۔ بس دو منٹ کا یہ وقت قیمتی بنا لیں، اپنی قربانی پر حاضر رہیں، بار بار اپنی نیت کو تازہ کریں کہ یا اللہ، یہ سب کچھ آپ نے دیا اور اب آپ ہی کے لیے قربان ہے۔ مالک الملک کی محبت کا فائدہ اٹھا کر اس وقت اپنے سارے گناہ بخشوا لیں، اپنی اصل اور عارضی حاجات پوری کرا لیں۔ اصل حاجات موت کی سختی سے حفاظت، عذاب قبر اور جہنم سے حفاظت، قیامت کے ہول سے حفاظت وغیرہ، اور عارضی حاجات اپنی دنیا کے مسائل، اور ہاں عافیت مانگنا نہ بھولیں۔ ہم دنیا و آخرت میں عافیت کے بے حد محتاج ہیں، بے حد بہت محتاج۔ بسا دے دلوں میں مدینہ مدینہ، رچا دے لہو میں مدینہ مدینہ، محبت میں دنیا کے اندھے پڑے ہیں، دکھا دے دلوں کو مدینہ مدینہ۔ ایک اہم نقطہ، بہت سے لوگ جہاد اور عافیت کو ایک دوسرے کا مقابل سمجھتے ہیں، ان کا خیال ہے عافیت مل جائے تو جہاد سے جان چھوٹ جائے گی، یعنی عافیت کا مطلب ہوا جہاد سے دوری۔ استغفر اللہ، استغفر اللہ۔ یہاں پہلی بات یہ سمجھیں کہ حضور اقدس صلی اللہ علیہ وسلم نے منبر پر کھڑے ہو کر روتے ہوئے، آنسو مبارک بہاتے ہوئے اپنی امت کو تلقین فرمائی کہ اللہ تعالیٰ سے عفو یعنی معافی اور عافیت مانگو۔ حضرات محدثین کرام لکھتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کو دکھایا گیا کہ آپ کے بعد آپ کی امت کیسے کیسے فتنوں کا شکار ہو جائے گی، کس طرح سے دنیا کی محبت میں پھنس جائے گی اور مال و عہدے کی حرص میں کس قدر مبتلا ہو جائے گی، تو اس پر آپ صلی اللہ علیہ وسلم غم سے رو دیے، اور آپ نے اس کا علاج یہ تجویز فرمایا کہ اللہ تعالیٰ سے کثرت کے ساتھ معافی اور عافیت مانگا کرو۔ عافیت دراصل وہ طاقتور ڈھال اور حفاظتی لباس ہے جو اللہ تعالیٰ نے اپنے بندوں کے لیے تیار فرمایا ہے، اور جس بندے کو یہ لباس مل جائے وہ ہر طرح کے فتنوں، مصائب اور تکلیفوں سے محفوظ رہتا ہے۔ دین کے فتنے ہوں یا دنیا کے فتنے، آخرت کی مصیبت ہو یا دنیا کی مصیبت، ان سب سے بچاؤ کا لباس ہے عافیت۔ इसलिए आफियत को दिफाए इलाही कहा जाता है। जिहाद से महरूमी भी एक आज़ाब और फितना है, दीन के एक फर्ज से महरूमी। इसलिए मुसलमानों के लिए जिहाद बहुत बड़ी खैर और आफियत है। और वो हदीस जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दुश्मनों से टकराने की तमन्ना न करो बल्कि अल्लाह ताला से आफियत मांगो, वो हदीस आप सल्लल्लाहु अलैहि वसल्लम ने जिहाद के मौका पर ही इरशाद फरमाई। दुश्मन बिल्कुल सामने थे, जंग तैयार थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने लश्कर को वाज फरमाया और इसमें यह तलकीन फरमाई और साथ ये भी फरमाया गया कि अगर मुकाबला हो जाए तो डटकर लड़ो, बेशक जन्नत तलवारों के साए तले है। अब आप मकसद समझ गए होंगे कि जिहाद में आफियत क्या है। वो ये कि दुश्मन गालिब ना आए, मुजाहिदीन जख्मी और कैदी ना बने और मुसलमानों को हजीमत ना मिले। अल्लाह ताला तो इस पर भी कादिर हैं कि आफियत की दुआ की बरकत से दुश्मनों पर ऐसा रोब तारी फरमा दें कि वो लड़ ही ना सकें और हथियार डाल दें। कुस्तुनतुनिया की दूसरी फतह की हदीस में ऐसा ही मंजर बयान हुआ है कि कुर्बे क़ियामत में मुसलमान कुस्तुनतुनिया पर हमला करेंगे, वो तकबीर का नारा बुलंद करेंगे तो दुश्मन उनके रोब तले दब जाएगा और तीन नारों से बग़ैर जंग के पूरा इलाका फतह हो जाएगा। मुजाहिद को बग़ैर तकलीफ़ के फतह मिले या शहादत, ये दोनों आफियत की सूरतें हैं। आज हमारा दीन भी आफियत से महरूम है, मुसलमान दीनी फराइज से महरूम होते जा रहे हैं। दीन से महरूमी बहुत बड़ी मुसीबत है और बहुत बड़ा वबाल। कुर्बानी का मामला देख लीजिए, एक वो वक्त था कि मुसलमान पूरा साल कुर्बानी की तैयारी करते थे और कुर्बानी का इंतज़ार, और आज ये वक्त है कि कुर्बानी जैसे हुक्म और कुर्बानी जैसी नेमत में भी पहले जैसा जोश, खुशी और वलवला नहीं रहा। हम सब अल्लाह ताला से आफियत मांगें, दुनिया की आफियत और आखिरत की आफियत, और इस साल मुकम्मल इखलास और मुकम्मल खुश दिली से कुर्बानी के अजीम और मुबारक अमल का फैज़ हासिल करें। मुआफ़ कर दे, मुआफ़ कर दे ए मेरे रब्बे गफूर, आफियत दे या आफू या गफूर। सदा है मेरे रब जो देता है तुझको, ग़ुलाम मदीना मदीना मदीना। ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। اللهم صل على سيدنا محمد وآله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. لا إله إلا الله محمد رسول الله.